जनताको रेडियो त्यो देउराली 101 मेगाहर्ज सम्बन्ध काटिन्छ अनि भुइँमा ढलाइन्छ सम्बन्ध काटिन्छ अनि भुइँमा ढलाइन्छ प्रेम रोपेर फेरि विष फलाइन्छ सम्बन्ध काटिन्छ अनि भुइँमा ढलाइन्छ प्रेम रोपेर फेरि विष फलाइन्छ श्रीमान मर्दा श्रीमती सती गए जस्तै श्रीमान मर्दा श्रीमती सती गए जस्तै सम्बन्ध काटिन्छ अनि भुइँमा ढलाइन्छ प्रेम रोपेर फेरि विष फलाइन्छ श्रीमान मर्दा श्रीमती सती गए जस्तै प्रेमको आगोमा प्रेमी जिउँदै जलाइन्छ सम्बन्ध काटिन्छ अनि भुइँमा ढलाइन्छ प्रेम रोपेर फेरि विष फलाइन्छ परलिने आँसु छे कि हाँस्न सक्दिन साथी तिमीले जे सोचे पनि तिमीले जे भने पनि तिरस्कार गरी मलाई परैको बने पनि तिमी बाहेक अन्त नाता हाँस्न सक्दिन साथी परलिने आँसु छे कि हाँस्न सक्दिन साथी हो एउटा प्रेमी यस्तै भन्छ तर अर्को त्यही प्रेमीको नजिकको भनाउँदो मान्छे आफ्नै प्रेमीलाई चुनौती दिँदै फेरि भन्छ म तबिना बाँचेर देखाउँछु प्रतिस्पर्धाको माहौल चलिरहँदा उसले आवेशमा आएर भनेको हुन्छ यो वाक्य तर पनि अन्तत उसले आफ्नो वाक्य पुरा गरेरै देखाउँछ किनकि त्यति बेलादेखि नै आफ्नो पुरानो सम्बन्ध जिन्दगी जिउने सहारा नभएर एउटा ठुलो प्रतिस्पर्धीको वाल बनेर उभिएको हुन्छ विद्रोहीका शब्दहरू एकाएक गरी मुटुभित्र बस्छन् सबैलाई चेतावनी दिन्छन् प्रेमले भरिएको दयाको सागर जस्तो मन एउटा मसान घाट बनाउँछन् अनि अलगिन्छन् सदाका लागि फेरि गएपछि पनि कहिलेकाहीँ धम्की दिइरहन्छन् कहिलेकाहीँ आफै देखा पर्छन् एउटा भूमिगत भएर सामन्ततिर शोषणको विरुद्ध सम्पूर्ण मिलिट्री पछाडि लागिरहन्छन् गलत्याएर कसैको मन बाहिर्याउँदै गर्दा उनीहरूमा कति पनि चेत हुँदैन बरु रक्सीको नसा लागे जस्तै प्रेम नसा लागिरहने बानी एकातिर बाण बनेर मुटुमा बस्छ र बिजाउँछ कता कता अनि त आफ्नै जिन्दगी अपुरो हुने डरमा मनै सामन्तवादी भइदिन्छ हो यस्तै यात्रा चलिरहन्छ प्रेमको नेपाली शब्दमा अर्थ्याउने साथी अङ्ग्रेजी शब्दको फ्रेन्ड आज कङ्गाल जस्तो भएको छ जसको पुरा रूपमा दार्शनिकहरू प्रस्ट्याइरहेछन् फर्स्ट रिलेसन इन अर्थ नेभर डाइज अर्थात् पृथ्वीमा पहिलो सम्बन्ध जुन कहिल्यै पनि मर्दैन दार्शनिकहरू यसरी साथीको अर्थ देखाए तर दुनियाँका बलवान मान्छे त्यही कहिल्यै नमर्ने सम्बन्धलाई मारेर देखाइदिए जादुगर त होइनन् तिनीहरू तर समयलाई बाकटे हानेर पछारिदिए हिजो जोडेको सम्बन्ध आज आफैले तोडेर जाँदा पनि एक्लै बस्नेले कुनै प्रतिक्रियासम्म पनि जनाउँदैन जाने बेलामा पनि ठुलो ठुलो उसका आँखाहरूले पश्चातापको दुखेसो पोखिरहेका हुन्छन् तर बोलेको कुरा किन छोड्थ्यो र मान्छे दुनियाँको सामु आफ्नो इज्जत किन गुमाउन चाहन्थ्यो र हजार माइलको बाटो एक पाइलाबाट सुरु हुन्छ भने जस्तै कसैलाई नितान्त एक्लो बनाएर पछाडि नहेरी दुगुर्छौ थाहा छैन ऊ कहाँ जाँदैछ तर पर्खेर बस्ने चाहिँ बिल्कुल एउटै कुरामा विश्वास गर्छ एक दिन ऊ अवश्य फर्किनेछ अनि म यो जिन्दगी उसलाई सुम्पिनेछु बाह्र वर्षमा खोला त फर्किन्छ भन्छन् मान्छेको मन न हो परिवर्तन हुन बेरै लाग्दैन यस्तै सोचिरहन्छौ पृथ्वी गोलो छरे उसले यही सुनेको हुन्छ तर एकपटक अवतारबाट निस्केको बाण र एकपटक रिसाएर दगुरेको मान्छे अह कहिले फर्केर आउँदैन किनकि उसको इज्जतले उसलाई समातिराखेको हुन्छ कसैको विगत जान्ने कहिले चेष्टा गर्दैन मान्छे किनकि आफ्नै बारेमा सोच्ने फुर्सद नभएको मान्छे के अरूको ठेक्का लिएर बस्थ्यो होला र देखेका कुरा सबै पुरा हुँदैनन् जन्मिँदै कोही मान्छे छुरा हुँदैनन् देखेका कुरा सबै पुरा हुँदैनन् जन्मिँदै कोही मान्छे छुरा हुँदैनन् सारा सम्बन्धहरू त्यस्तै हुन् साथी लगाएपछि नफुट्ने चुरा हुँदैनन् देखेका कुरा सबै पुरा हुँदैनन् जन्मिँदै कोही मान्छे छुरा हुँदैनन् देखेका सबै सुनेका कुरा सधैँ साँचो हुँदैन साथी जान्नै चाहिनौ बुझ्नै खोजिनौ कसले खेल खेल्यो हामी माथि तिमीले जे सोचे पनि तिमीले जे भने पनि तिरस्कार गरी मलाई पराईको बने पनि तिमी बाहेक अन्त नाता हाँस्न सक्दिन साथी परलिले आँसु छेके हाँस्न सक्दिन साथी रात पर्छ दिन आउँछ अनि फेरि रात पर्छ सधैँ जस्तै च्याउकिरीको आवाज स्पष्ट सुनिन्छ बिस्तारै सबै मान्छे निन्द्रामा लिन हुन्छन् किराहरू पनि मान्छेसँगै निदाउँछन् होला र त एकैछिनमा कराउन छोड्छन् बाहिर सुनसान हुन्छ तर भित्ताको घडी चाहिँ कहिले सुत्दैन बरु प्रत्येक सेकेन्ड सेकेन्डमा एउटा अनौठो आवाज निकालेर चुनौती दिइरहन्छ भन्छ मलाई छेकेर देखा मान्छे रिसले सुर हुँदै मिल्क्याउँछ भित्ताको घडी होर्याइदिन्छ एकातिर सायद त्यति बेला समयलाई जितेकोमा खुबै गर्व गर्छ उसले आफूलाई बलवान सम्झन्छ तर त्यही समयले एक दिन ऋणसहित उसको पैँचो तिरिदिन्छ दुनियाँमा नालायक भएर जिउने बनाइदिन्छ त्यति बेला उसले आफूसँग भएका सम्पूर्ण घडीहरू मिल्काए पनि अह त्यो दाग मेटिँदैन बरु उसै गरी चिथोरी रहन्छ भन्छ त बाँच्नु बेकार छ त बाँच्नु बेकार छ त बाँचिरहँदा भन्दा त मर्दा सबै खुसी हुन्छन् कसैले भन्दैन यो वाक्य स्वयं आफैले आफैलाई भन्छ नभन्दै एक्कासी ऊ दोस्रो मृत्युको शिकार हुन्छ पहिलो मृत्यु त उसको धेरै अघि भइसकेको छ कसैको नजरबाट धेरै पहिले नै मरिसकेको छ ऊ तर बाहिरी शरीरको देहत्याग भने केही दिनपछि आफैले गर्छ ऊ त्यति बेला थोरै मानिस रुन्छन् धेरै हाँस्छन् कतिले त थाहै पाउँदैनन् फलानु त मरिसरे भन्ने खबर मात्र सुन्छन् र अरूको लागि भए पनि रेडियो र टेलिभिजनमा श्रद्धाञ्जलीका समाचार पुगाउँछन् यति हो मान्छेको जीवन हामीले बहुमूल्य वस्तुको संज्ञा दिँदै आएको त्यही पटक पटक मरिरहने जीवन जन्म शब्दको परिभाषा खोजिरहेछु आज म एउटा सिङ्गो शब्द ज अनि आफैमा अपुरो शब्द न र फेरि अर्को सिङ्गो शब्द म मिलेर जन्म बनेको छ यो शब्दले बताउँछ जन्म शब्दको अगाडिको शब्द ज र पछाडिको शब्द म आफैमा पुरा हुन्छन् यसको अर्थ हो जन्म र मृत्यु सधैँ पुरा हुन्छन् तर ज र म बीचको आफैमा अपुरो शब्द अथवा आधा शब्द न हो यही हो जिन्दगी जिन्दगीमा कुनै पनि कार्य पुरा हुँदैन हामीले जन्मदेखि मृत्युसम्म संसारमा रहँदासम्म गरेका हरेक कार्यहरू अधुरा हुन्छन् मात्र पुरा हुन्छ त जन्म अनि मृत्यु हो मेरो गुरुले यही भन्नुभएको थियो मलाई हामी अबुझ्छौँ दुनियाँमा यसरी रहँदा एउटा साथी भन्ने मित्रताको शिकार भइरहेका छौँ हामी, किनकि त्यही साथीलाई बाबुआमा भन्दा पनि बढी विश्वास गर्छौँ हामीले। तर हामी कतिसम्मको उल्लु छौँ है, यति पनि थाहा पाउँदैनौँ त्यो साथी हामीभन्दा धेरै माथि हुन्छ भनेर। मान्छे एक्लै जन्मिन्छ र एक्लै मर्छ, तर बाँच्न चाहिँ किन एक्लै सक्दैन होला? बडो अजीबको प्रश्नले उसै गरी चिथोरिरहेछ आज मलाई। आफ्नै सम्बन्धको बलिदान लिन जान्दैन, प्रेम गरेर कहिल्यै खुसी दिन जान्दैन। आफ्नै सम्बन्धको बलिदान लिन जान्दैन, प्रेम गरेर कहिल्यै खुसी दिन जान्दैन। आज बडो अजीबको प्रश्नले चिथोरिरहेछ मलाई, सम्झिन जान्नेले किन बिर्सिन जान्दैन, सम्झिन जान्नेले किन बिर्सिन जान्दैन। साझको दियो समझे तिमीला तिम्रै भर परे थे साथे तिमीले जे सोचे पानी तिमीले जे भनी पानी तिरस्कार गरी मलाई परै को बने पानी तिमी बाहेक अन्त नाता आस्न सक्दिन साथे परलिले आँसु छे कि आस्न सक्दिन साथे हरेक अङ्गार गराउने साथी भएपछि त्यो पनि आफूभन्दा माथि भएपछि पुरपुरो ठोकेर पनि बाँच्नु पर्दो रहेछ नालायक त्यही साथी घाती भएपछि। कसैको सम्झनालाई मनमा अज्जाउँछ, एकैछिनमा जान्छ तर तहल्का मच्चाउँछ, आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने नमेटिने याद हो यो याद बजाउँछ। सम्बन्धहरूको कारोबारमा व्यस्त भएको तपाईँ, आफ्नै सम्बन्ध चितामा दन्काएको तपाईँ, अनि कतै कतै चाहिँ पुरानो सम्बन्ध र नयाँ सम्बन्धको अझै भ्यू नपाइसक्नु भएको तपाईँ सबै सबैलाई नमस्कार। म महेश भुषाल। पुरानो सम्बन्धमा कालो बजारी चलिरहँदा म भने प्रेम विशेषज्ञको खोजीमा नयाँ सम्बन्धको वारेन्टी देखाउँदै आइपुगेँ सारथी लक्ष्मण घिमिरेसँगै। पुरानो सम्बन्ध बेचेर नयाँ किनिन्छ, त्यसलाई पनि कुनै दिन छोडेर हिँडिन्छ, नाता तोड्नेलाई के थाहा पर्खाइ कस्तो हुन्छ, एक दिन त्यस्ता मान्छे अवश्य चिनिन्छ। नमस्कार, सुस्वागतम। आज पनि हजारौँ प्रेमीहरूको त्यो पर्खाइको पल मेटाउनको लागि भन्दै कार्यक्रम नमेटिने यादको साथमा आएका छौँ। रेडियो देउराली अर्घाखाँचीको उत्पादनमा कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 मेगाहर्जको यो स्टुडियोबाट देशका विभिन्न 38 बढी जिल्लाहरूमा एकैसाथ सुनिरहनु भएको छ। आज पनि सधैँ जस्तै प्रेमसँग सम्बन्धित विषय छ हामीसँग। त्यसै गरी कार्यक्रमको फेसबुक पेज www.facebook.com/deuralinamitiniyadmा प्राप्त भएका र पत्र मार्फत प्राप्त भएका तपाईँका साहित्यिक रचनाहरू पनि छन्। यसै गरी तपाईँ फोन सम्पर्कमा आउनको लागि 077-420-381 यो नम्बर पनि हामीसँग छ। तपाईँ गजल अथवा मुक्तकहरू कोर्नुहुन्छ भने त्यो अवसर हामीले प्रदान गरेका छौँ। र गत श्रृङ्खलामा फोन सम्पर्कमा आउनुहुने साथीले यो हप्ता अर्को साथीलाई पालो दिनको लागि भए पनि फोन सम्पर्कमा नआइदिनुहोला, सुनेर साथ दिनुहोला। यति भइपुग्छ हामीलाई तपाईँका आवाजहरू, तपाईँका रचनाहरू यसरी नै सुनिरहन पाऊँ, पढिरहन पाऊँ। आज विशेष गरी सुनाइरहन पाऊँ देशका विभिन्न 38 बढी जिल्लाहरूमा, अनि जसोतसो भए पनि चित्त बुझाउन सकूँ जलिरहेको त्यो तपाईँको मनको। यतिखेर प्रविधिमा हुनुहुन्छ मेरो आत्मीय मित्र प्राविधिक साथी लक्ष्मण घिमिरे, अनि यो सिसावारीपट्टि म सुमेश विशाल, र हामी आजको कार्यक्रम नमेटिने यादको 45 श्रृङ्खलामा जुटिरहेका छौँ। र भन्नैपर्ने एउटा कुरा, यो हप्ता फोन सम्पर्कमा आएर साहित्यिक रचना वाचन गर्ने तपाईँमध्ये एकजनालाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौँ, र विजेता साथीले पाउनुहुने साइन्टिस्ट गुरु साई बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले, जुन सन्धिखर्का छ ब्याङ्क रोडमा अवस्थित छ, त्यहाँबाट वाइफाई सेवा सुचारू भइरहेको छ। यदि तपाईँ इच्छुक महानुभावले सम्पर्क गर्न सक्नुहुनेछ वाइफाई जडान गर्नको लागि 9801060036 कन्ट्याक्ट गर्न सक्नुहुनेछ, जहाँको प्रोप्राइटर हुन्छ उमेश गैरी। र तपाईँले कार्यक्रम सुनिरहँदा तपाईँ साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ होला कति साथीहरू, अथवा फोन सम्पर्कमा सहभागिता जनाउन सक्नुहुन्न होला। यदि तपाईँ फोन सम्पर्कमा सहभागिता जनाउन सक्नुहुन्न अथवा साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ भने एसएमएसबाट पनि तपाईँ विजेता बन्न सक्नुहुनेछ। एसएमएस अनलाइनको यो विजेता सेगमेन्ट हामीले राखेका छौँ, जसको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस्, LISTEN लिसन टाइप गर्नुहोस्, एक स्पेस हुनुहोस्, अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 9805783383 एसएमएस गर्नुहोस्। एसएमएस गरिबाबत दुईजना साथीले पाउनुहुने साइन्टिस्ट गुरु साई बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले नभएर डिभर्ना सुज सेन्टरले, जुन सन्धिखर्क छ ब्याङ्क रोड एसबिआई ब्याङ्कको ठिक अगाडि रहेको छ, जहाँ पार्टी सुज, स्पोर्ट्स सुज, स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ, जहाँको प्रोप्राइटर हुनुहुन्छ कमन नेपाली र कोसिरा नेपाली, र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9845770075। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घ्य काँची सुन चाँदी पसल, जुन सन्धिखर्क नौ सुत्रा बेसी भोसाल बुकसँगै सडीको घरमा अवस्थित छ, जहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडिमेड अवस्थामा पाइनुका साथसाथै ग्यारेन्टीका साथ बनाइन्छ, र सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, जहाँको प्रोप्राइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी, र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9841782921, 9843769641, र 9847404063। नयाँ सम्बन्धको परिवर्तनसँगै मान्छेका आवश्यकताहरू पनि क्रमशः परिवर्तन हुँदा रहेछन्। मान्छेको भोगाईले पुरानो प्रेम यति थोत्रो हुँदो रहेछ कि जसको प्रभावले नयाँ प्रेमको आविष्कारका समाचार दिनानुदिन फैलिरहेछन्। हो, यस्तै प्रेमको उदाहरण स्वरूप आज हामी यो विषयमा छलफल गर्न गइरहेका छौँ। हिजो त्यही प्रेमीलाई वा त्यही प्रेमलाई जिन्दगीको सबैभन्दा अमूल्य ठान्ने एउटा प्रेमी आज समयको परिवर्तनसँगै उसैलाई दोषी ठहराइरहेको हुन्छ। अझ बलियो उदाहरण स्वरूप भन्नुपर्दा त्यही मान्छेबाटै ऊ टाढा हुन चाहन्छ जसलाई कुनै दिन आफूभन्दा पनि बढी माया गर्थ्यो उसले। हिजो त्यही प्रेमी बिना बाँच्न नसक्ने मान्छे आज प्रेम टुङ्गिएपछि किन उसैबाट टाढा हुन चाहन्छ होला, यो विषय छ आज हामीसँग। यो विषयमा हामी एकैछिनपछि छलफल गर्नेछौँ। त्योभन्दा अगाडि कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म पालीदेखि, घर चाहिँ धदवार सात बर्दिया, हाल चाहिँ म पालीदेखि जयराम बिकजया भएको छु। जयराम बिकजी पालीबाट है? हजुर। के गर्दै हुनुहुन्छ जयरामजीले पालीमा रहेर? हजुर म घुमघामको सिलसिलामा आएको छु अहिले। घुमघामको सिलसिलामा पालीमा हुनुहुन्छ है? हजुर। अनि कार्यक्रम सुनिरहनु भएको छ? हजुर हजुर सुनिरहेको छु। के छ तपाईँको आजको प्रस्तुति? हजुर एउटा गजल सुनाउँछु मैले। हुन्छ सुरुवात गर्नुहोस्। हेलो, सुरुवात गर्नुहोस् तपाईँको गजल। नदेखेरै मन पराउने हजार भेटिन्छन्, नदेखेरै मन पराउने हजार भेटिन्छन्, फोन बाटै गोली हराउने हजार भेटिन्छन्, नपाउँदा कस्तो कस्तो पाएपछि सस्तो, नपाउँदा कस्तो कस्तो पाएपछि सस्तो, भन्दै हेर्नुहोस् न कराउने हजार भेटिन्छन्, नदेखेरै मन पराउने हजार भेटिन्छन्, समयले धकेलेपछि मायाले लखेटेपछि, समयले धकेलेपछि मायाले लखेटेपछि, सम्झनामा हराउने हजार भेटिन्छन्, हेर्नुहोस् नदेखेरै मन पराउने हजार भेटिन्छन्, यो माया भन्ने चिज पनि कस्तो रहेछ खै, धेरैलाई पागल गराउने हजार भेटिन्छन्, मायामा मायामा अचम्म तर सत्य हुँदो रहेछ, मायामा अचम्म तर सत्य हुँदो रहेछ, सात समुद्र तराउने हजार भेटिन्छन्, नदेखेरै मन पराउने हजार भेटिन्छन्, फोनबाटै बोली हराउने हजार भेटिन्छन्। हजुर धन्यवाद। आफ्नो भन्दा बढी माया उसैको लाग्छ, भोक पनि भाग्छ सँगै निन्द्रा पनि भाग्छ। आफ्नो भन्दा बढी माया उसैको लाग्छ, भोक पनि भाग्छ सँगै निन्द्रा पनि भाग्छ। हेरिरहने आँखाको नि एक रत्ती फुर्सद हुन्न, हेरिरहने आँखाको नि एक रत्ती फुर्सद हुन्न, मनभित्र कहाँ हो कहाँ तस्विर खिचेर राख्छ। आफ्नो भन्दा बढी माया उसैको लाग्छ, आफ्नो भन्दा बढी माया उसैको लाग्छ। जयरामजी चुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। नमस्ते। जयरामजी आउनुभएको थियो पालीबाट। पालो तपाईँको डायल गर्नु 077-424-381 को बाटो हामीले खुला गरेका छौँ। प्रेमका विभिन्न विषयमा रहेर हामी चर्चा परिचर्चा गर्छौँ विभिन्न श्रृङ्खलाहरूमा। आज हामीले लिएर आएका छौँ हिजो त्यही प्रेमी बिना बाँच्न नसक्ने मान्छे आज प्रेम टुङ्गिएपछि किन उसैबाट टाढा हुन चाहन्छ होला। प्रेमका विषयमा धेरैको आफ्नै विचार हुने गर्छ। कसैले प्रेमलाई जीवनको अभिन्न अङ्गको रूपमा लिन्छन्, यसबिना जीवन नै अपुरो छ भन्छन्। कोही त जीवनमा सफलता प्राप्तिको लागि प्रेम एकदम आवश्यक छ भन्ने तर्कहरू प्रस्ट्याउँछन्। अर्कोतिर जीवनमा कसैसँग प्रेम नगरेकाहरू सफल भएका छैनन् र भन्नेहरू पनि उत्तिकै छन्। यति मात्र होइन, प्रेमलाई दाल भातसँग तुलना गर्नेहरू पनि धेरै भेटिन्छन्। जस्तो भोक लागेको बेला मिठो नभए पनि रुच्ने र भोक नलागेको बेला जति मिठो भए पनि नरुच्ने जस्तै हो प्रेम भन्ने पनि भेटिन्छन्। वास्तवमा भन्नुपर्दा हरेक मान्छेमा प्रेमको आभास हुन्छ, मात्र फरक यति हो कि कसैले त्यसलाई प्रस्तुत गर्छ भने कसैले त्यसलाई मनभित्रै हत्या गर्छ। वास्तवमा यो अवस्थामा प्रेम धेरै प्रतिशत आकर्षणका कारणले नै उत्पन्न हुने गर्छ। बिना सोच र विचार कसैलाई मन पराइन्छ र प्रेम गरिन्छ। अब यस्तो प्रेम कति दिन टिक्न सक्ला? यसरी युवा अवस्थामा गरिएको प्रेम पूर्ण रूपमा असफल हुन्छ त भन्न मिल्दैन, तर अधिकांश नतिजाहरू आज यस्तै भइरहेछन्। बजारबाट ब्याट्री किनेर रेडियो घन्काए जस्तै हो प्रेम। जबसम्म त्यो ब्याट्रीले काम गर्छ रेडियो खुब घन्किन्छ, तर सकिएपछि त बज्नै छोड्छ। यस्तो भएको छ आजभोलिको प्रेम। फुल सबै झरेपछि रित्तु भयो डाली, एकैछिन टोलाइराख्यो उदास भयो माली। दीपक अन्जान पराजुली केरुङ्गा अर्घा खाँसीका साथीको मुक्तक। फुल सबै झरेपछि रित्तु भयो डाली, एकैछिन टोलाइराख्यो उदास भयो माली। मायाको रङ्गमञ्चमा नित्य तिमीले गरेपछि तिरस्कार पाएँ मैले तिमीले पायौ ताली। फुल सबै झरेपछि रित्तु भयो डाली, एकैछिन टोलाइराख्यो उदास भयो माली। दीपक अन्जान पराजुली केरुङ्गा अर्घा खाँसीका मित्रको मुक्तक यहाँनिर मैले वाचन गरेँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? प्युठानबाट ताराजी है। हजुर। के गर्दै हुनुहुन्छ प्युठानमा ताराजीले? म त्यतिकै बस्नु हो। बसिरहनु भएको छ? हजुर। कार्यक्रम सुनिरहनु भएको छ? हजुर सुन्दैछु। अनि के छ तपाईँको आजको प्रस्तुति? हुन्छ सुरुवात गर्नुहोस्। फुल जस्तै अहिले एक दिन जाने रहेछ जिन्दगी, फुल जस्तै अहिले एक दिन जाने रहेछ जिन्दगी। सुख दुःख मिलन चोट हुँदा हुँदै त्यही जाने रहेछ जिन्दगी, फुल जस्तै अहिले एक दिन जाने रहेछ जिन्दगी। कसैको नक्कल नगर भन्छन् यहाँ सबैले, कसैको नक्कल नगर भन्छन् यहाँ सबैले। तर नचाहेर पनि आफै समयसँगै जाने रहेछ जिन्दगी, तर नचाहेर पनि आफै समयसँगै चल्ने रहेछ जिन्दगी। सुख दुःख मिलन बिछोट हुँदा हुँदै त्यही चल्ने रहेछ जिन्दगी, फुल जस्तै अलि एक दिन चल्ने रहेछ जिन्दगी। थाहा छैन जिन्दगीमा के हुन्छ हुन्छ, कसलाई मनले लत्ती आउँछ कसको कुरा सुन्छ। थाहा छैन जिन्दगीमा के हुन्छ हुन्छ, कसलाई मनले लत्ती आउँछ कसको कुरा सुन्छ। बानी नै परिसक्यो हारिरहने, बानी नै परिसक्यो हारिरहने, सम्झिदानी मन सारे भक्कानेर रुन्छ। थाहा छैन जिन्दगीमा के हुन्छ हुन्छ, कसलाई मनले लत्ती आउँछ कसको कुरा सुन्छ। ताराजी छुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। ताराजी आउनुभएको थियो प्युठानबाट। पालो तपाईँको डायल गर्नु 077-424-381 बाटो, यो नम्बर हामीले खुला गरिरहेका छौँ। जीवनपछि मृत्यु छ, पीडापछि सुख छ, अनि मिलनपछि बिछोड पनि छ। प्रेम र धोकाबीच पनि यस्तै अर्थ लगाउन सकिन्छ। धेरै युवा युवतीहरू आफूले मन पराएको मान्छे पाएपछि संसार नै प्राप्त गरेको ठान्छन्। उनीहरू प्रेममा सफल भएको आभास गर्छन्। तर प्रेम गरिरहँदा एउटा राम भई अर्को रावण बनिदिन्छ। एकदम सुसुप्त अवस्थाबाट सुरु भएको आत्मीय प्रेम पछि गएर डरलाग्दो अवस्थासम्म पुग्छ। अनि सहर्ष छुटिन्छ एउटा सबैभन्दा जिन्दगीको सबैभन्दा ठुलो शत्रु भएर। थाहा छैन प्रेम टुङ्गिएपछि फेरि त्यही प्रेमीसँग भेट हुँदा किन चम्किन्छ मान्छे, किन तर्सिन्छ ऊ। हिजो ऊ बिना बाँच्दिन भन्ने त्यही मान्छे आज किन उसैबाट टाढा हुन चाहन्छ होला। जिन्दगीको किताब उही गाथा फेरिएछ, सहोदर आफन्तको नाता फेरिएछ। कमल घिमिरे पिपरा कपिलवस्तु हाल दोहा कतारका साथीको गजल। जिन्दगीको किताब उही गाथा फेरिएछ, सहोदर आफन्तको नाता फेरिएछ। शीत उघाई मनको घैला भरौँ भनेको हो, शीत उघाई मनको घैला भरौँ भनेको हो। लुकाएर हात थाप्यौ दाता फेरिएछ, सहोदर आफन्तको नाता फेरिएछ। यही मनको बलेनीमा भेज्थ्यौ रमाएर, यही मनको बलेनीमा भेज्थ्यौ रमाएर। आज भने ओत दिने छाता फेरिएछ, लुकाएर हात थाप्यौ दाता फेरिएछ। जिन्दगीको सन्धि सर्पण आफ्नै मात्र ठानी, जिन्दगीको सन्धि सर्पण आफ्नै मात्र ठानी। हस्ताक्षर गरेको त्यो पाता फेरिएछ, जिन्दगीको किताब उही गाता फेरिएछ, सहोदर आफन्तको नाता फेरिएछ। कमल घिमिरे पिपरा कपिलवस्तु हाल दोहा कतारका साथीको गजल। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कविताजी है? हजुर। के गर्दै हुनुहुन्छ कविताजीले अर्घा खाँसीको टिँडामा? कार्यक्रममा दोस्रो पटक सहभागिता है तपाईँको? हजुर। अनि कसरी बितिरहेछन् दिनहरू सुनाउनुहोस्। अनि कार्यक्रम सुनिरहनु भएको छ? हजुर। के छ तपाईँको आजको प्रस्तुति? हुन्छ सुरुवात गर्नुहोस्। हेर्दै जानु साहित्यमा नाम हुनेछ, हेर्दै जानु साहित्यमा नाम हुनेछ, आकाश जस्तै फराकिलो छाम हुनेछ। हेर्दै जानु साहित्यमा नाम हुनेछ, आकाश जस्तै फराकिलो छाम हुनेछ। जसले मेरो विरोधमा रमाउने गर्छ, हेर्दै जानु साहित्यमा नाम हुनेछ, आकाश जस्तै फराकिलो छाम हुनेछ। जसले मेरो विरोधमा रमाउने गर्छ, गल्ली गल्ली उसको बदनाम हुनेछ। हेर्दै जानु साहित्यमा नाम हुनेछ, आकाश जस्तै फराकिलो छाम हुनेछ। समयले कसैलाई पर्खिँदैन भन्छन्, एकपटक गएपछि फर्किँदैन भन्छन्। समयले कसैलाई पर्खिँदैन भन्छन्, एकपटक गएपछि फर्किँदैन भन्छन्। सबैलाई छेकेर छेक्न सकिन्छ होला, सबैलाई छेकेर छेक्न सकिन्छ होला, तर समय कहिल्यै पनि तर्किँदैन भन्छन्। समयले कसैलाई पर्खिँदैन भन्छन्, समयले कसैलाई पर्खिँदैन भन्छन्। कविताजी छुटिन्छौँ, फेरि पनि आउँदै गर्नु होला। नमस्ते। अर्घा खाँचीको डिही डाँडाबाट आउनुभएको थियो कविता आचार्य। पालो तपाईँको डायल गर्नु 0774-4381 बाटो, यो नम्बर हामीले खुला गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। जब उनको बाण ममाथि प्रहार हुनेछ, तब चिताको अग्नि मेरो उपहार हुनेछ। अनुज गौतम नवलपरासीका साथीको मुक्तक। जब उनको बाण ममाथि प्रहार हुनेछ, तब चिताको अग्नि मेरो उपहार हुनेछ। मृत्युञ्जय हाँसी हाँसी स्वीकार्नेछौ तिमी, अन्तत सुखो माया माने दरार हुनेछ। जब उनको बाण ममाथि प्रहार हुनेछ, तब चिताको अग्नि मेरो उपहार हुनेछ। अनुज गौतम नवलपरासीका साथीको मुक्तक। अर्को मुक्तक रहेको छ सरु केसी अर्घा पाँच गच्छे गई र अर्घा खाँसीका साथीको। आँखा छोपी आँसुको बहरमा खोजिरहेछु, हराएको मान्छेलाई सहरमा खोजिरहेछु। आँखा छोपी आँसुको बहरमा खोजिरहेछु, हराएको मान्छेलाई सहरमा खोजिरहेछु। छुटेको वर्षौँ भयो भेटिएन नजै पनि, उनलाई भेट्ने बाटो अब जहरमा खोजिरहेछु। आँखा छोपी आँसुको सहरमा खोजिरहेछु, हराएको मान्छेलाई सहरमा खोजिरहेछु। सरुकेसी अर्घा पाँच गच्छै गएर अर्घा खाँसीका साथीको मुक्तक। अर्को मुक्तक पनि म वाचन गर्छु। अर्को मुक्तक पठाउने साथी हुनुहुन्छ कृष्ण प्रसाद आचार्य डिभर्ना तिन अर्घा खाँसी हाल भारतको नयाँ दिल्ली लेख्नुहुन्छ। आज राति सपनीमा नेपाल आमा रोको देखेँ, विदेशिएका सन्तान सम्झी आँसुले मुख धोको देखेँ। आज राति सपनीमा नेपाल आमा रोको देखेँ, विदेशिएका सन्तान सम्झी आँसुले मुख धोको देखेँ। के हेर्छन् तिनै नेता बैरीले देश लुट्दा, सगरमाथा मेरो भन्दै दुश्मनले छोको देखेँ। सगरमाथा मेरो भन्दै दुश्मनले छोको देखेँ। कृष्णप्रसाद आचार्य डिफर्ना तिन अर्घा खाँसी हाल भारतको नयाँ दिल्लीबाट। कोही हुनुहुन्छ फोन सम्पर्कमा, आउनुहोस्, उहाँलाई पनि स्वागत गरिहालौँ। हजुर नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? अर्घा खाँसीबाट को बोल्दै हुनुहुन्छ? के भन्नुभयो? अनिसाजी है? के गर्दै हुनुहुन्छ अनिसाजीले पालीमा रहेर? म बस्दैछु। बसिरहनु भएको छ? कार्यक्रम सुनिरहनु भएको छ? कार्यक्रममा पहिलो पटक सहभागिता है तपाईँको। के छ तपाईँको आजको प्रस्तुति? हुन्छ, सुरुवात गर्नुहोस्। किन सधैँ आफ्नो मन आफैले नाच्नु परेको छ, सधैँभरि जिन्दगी रोएर काट्नु परेको छ, कताकतै खुसियाली छाएको देखे पनि अचित सम्झे एकान्तमा रुनु परेको छ, आँखाभरि आँसुका हातहरू लगाएर बाहिर मात्रै बाध्यतामा हाँस्नु परेको छ, जसले मलाई रुवाई गयो आज उहीसँग पनि, त्यसैले त मेरो मन आज उहीसँग मरेको छ। हेलो, हेलो, कोही हुनुहुन्थ्यो फोन सम्पर्कमा? सायद गइसक्नु भएको छ, अलिकति नेटवर्कले टिप्ने ठाउँमा गएर कल गर्नुहोला, यो जानकारी गराउन चाहन्छौँ। हामीसँग आजको कार्यक्रम नमेटिने यादको 45 श्रृङ्खलामा जुटिरहेका छौँ। तपाईँ हुनुहुन्छ हामीसँग, हामी छौँ तपाईँसँग। आउनुहोस्, हाम्रो स्टुडियोको टेलिफोन नम्बर 077-424-381 बाटो हामीले खुला गरेका छौँ। हिजो त्यही प्रेमी बिना बाँच्न नसक्ने मान्छे आज प्रेम टुङ्गिएपछि किन उसैबाट टाढा हुन चाहन्छ होला? अहिले प्रेम गरिरहेका अधिकांश प्रेमीहरूको मनमा यो कुरा छ कि मैले छुटाउनको लागि प्रेम गरिरहेको छु, उनीहरू आफैलाई विश्वास छैन आफ्नो प्रेम सफल बनाउन सक्छु भनेर। अझै यो कुरालाई प्रष्ट पार्दा दुनियाँले पाएको धोका देखेर मेरो प्रेम पनि यस्तै हुन के बेर भन्दै एउटासँग प्रेम गरिरहँदा अर्कैतिर आँखा डुलाउने प्रवृत्तिको विकास भएको छ आजभोलि, किनकि एउटाले धोका दिइहाल्यो भने पनि अर्कोले त्यो घाउमा मलम लगाउन सकोस्। त्यसैले आजकलका सम्बन्धहरूमा पुरुष मित्रहरू र महिला मित्रहरू दुवैले सहायक प्रेमको रूपमा अर्कै सम्बन्धको सहारामा उभिरहेछन्। गाडीहरू जस्तै यात्राको कुनै पनि मोडमा गुडिरहेको पाङ्राले काम गर्न नसक्ने अवस्थामा पुग्दा अर्को पाङ्रा प्रयोग गरे जस्तै, गाडीको पाङ्राले कहाँ गएर धोका दिन्छ भन्ने थाहा नहुँदा साथमा अर्कै पाङ्रा बोकेर सँगै हिँड्छ गाडी। हो, यस्तै हो प्रेम पनि। चलिरहेको सम्बन्ध कहाँ गएर टुङ्गिने हो भन्ने थाहा नहुँदा अर्को एक्स्ट्रा सम्बन्ध सँगै लिएर हिँडिरहेको हुन्छ प्रेमी। जब त्यो पुरानो सम्बन्ध काम नलाग्ने अवस्थामा पुग्दा पत्तै नदिई अर्को सम्बन्धको सहारा लिइन्छ। त्यसैले पनि एकपछि दुई र दुईपछि चार गर्दै नयाँ सम्बन्धहरू गाँच्न तम्सिरहन्छ मान्छे। जति धेरै सम्बन्ध गाँच्छ त्यति नै आफूलाई भाग्य मानेर ठुलो भएको महसुस गर्छौ। मदनको अभावमा मुना तडपिने, पारूको सम्झनामा देवदास विषिप्त आँसुहरू बगाउने, लैला र मस्नु छुटेपछि नभेटिने तर दुवैले एकअर्कालाई सम्झेर जिन्दगी बिताउने यिनै प्रेमका इतिहास अझै पनि जीवित छन् हामीसँग। तर आजको प्रेम भने बिल्कुल फरक भइदियो। न त आजको जमानामा मदनको अभावमा मुना तडपिन्छ, न त पारूलाई सम्झेर देवदासले आँसु बगाउँछ, न त लैला र मस्नु जस्तै छुटिएपछि एक्लै अर्कोलाई सम्झेर नै बस्छन्। बरु आजका मान्छेहरू त एउटा गए अर्को पाइन्छ भन्दै नयाँ सम्बन्धको खोजीमा बौतारिरहन्छन्। हिजो त्यही प्रेमी बिना बाँच्न नसक्ने मान्छे आज प्रेम टुङ्गिएपछि किन उसैबाट टाढा हुन चाहन्छ होला? कोही हुनुहुन्छ फोन सम्पर्कमा आजको अन्तिम सहभागी साथी? हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? म प्युठानको बुथीबाङबाट हो, वेदना मगर। प्युठानबाट वेदनाजी है? हजुर। के गर्दै हुनुहुन्छ वेदनाजीले प्युठानमा रहेर? म त्यति केही बस्ने गरेछु, काम गर्ने त्यही नै हो है दादा। बसिरहनु भएको छ? हजुर। आज फोन सम्पर्कमा आउने सम्पूर्ण साथीहरू के गर्दै हुनुहुन्छ भन्दा बसिरहनु भएको छ भने मात्रै आउनु भएको छ, अनि कार्यक्रम सुनिरहनु भएको छ? हजुर एकदमै। के छ तपाईँको आजको प्रस्तुति? मेरो मुक्त छ है त। हुन्छ, सुरुवात गर्नुहोस्। तिम्रै यादमा एकान्तमा बसी रुँदैछ भनिदिनु, तिम्रै यादमा एकान्तमा बसी रुँदैछ भनिदिनु, आँसु पुस्दै तिहारले तिम्रै तस्बिर छुँदैछ भनिदिनु, आँसु पुस्दै तिहारले तिम्रै तस्बिर छुँदैछ भनिदिनु, सम्झनामा रोकिएनन् रे ती आँसुका मूलहरू, तिम्रै यादमा एकान्तमा बसी रुँदैछ भनिदिनु, सम्झनामा रोकिएनन् रे ती आँसुका मूलहरू, मूलहरू दिन रात तिम्रै यादमा आँसुले मुख धुँदैछ भनिदिनु, तिम्रै यादमा एकान्तमा बसी धुँदैछ भनिदिनु, आँसु पुस्दै तिहारले तिम्रै जस्तो छुँदैछ भनिदिनु। हजुर यति नै त। गएको मान्छेलाई पर्खिरहने तपाईँ कस्तो, आँसु बनी आँखाबाट दर्किरहने तपाईँ कस्तो, गएको मान्छेलाई पर्खिरहने तपाईँ कस्तो, आँसु बनी आँखाबाट दर्किरहने तपाईँ कस्तो, जति बोलाए पनि अब सुन्दैन उसले, जति बोलाए पनि अब सुन्दैन उसले, नबोल्ने मान्छेसँग झर्किरहने तपाईँ कस्तो, गएको मान्छेलाई पर्खिरहने तपाईँ कस्तो, आँसु बनी आँखाबाट दर्किरहने तपाईँ कस्तो। नमस्कार हजुर, छुटिन्छौँ। पारीबाट आउनुभएको थियो र अब चाहिँ हामी तपाईँको फोन सम्पर्कहरू लिन भ्याउँदैनौँ। हामी एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्नुपर्ने हुन्छ। हामीसँग 10-15 केही मिनट मात्र बाँकी छ र तपाईँ एसएमएस अनलाइनमा सहभागिता जनाउन चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा जानुहोस्, यसलाई एसटिएन लिसन टाइप गर्नुहोस्, एक स्पेस हुनुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 9805783383 एसएमएस गर्नुहोस्। एसएमएस गरे बापत दुईजना साथीले पाउनुहुनेछ एनटिसीको स्वाइप राबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिबरनासु सेन्टर, जसको प्रोप्राइटर हुन्छ कमल नेपाली र कोसिना नेपाली। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घा खाँची सुनचाँदी पसल, जहाँको प्रोप्राइटर हुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी। तपाईँ सुनिरहनुहोस्, सुन्दै गर्नुहोस् कार्यक्रम नमेटिने याद। हामी एकैछिनपछि आउनेछौँ। छुट्टिएर तिमीसँग बस्न सक्ने भए किन तिम्रो मायाको भिख माग्नु पर्थ्यो। छुट्टिएर तिमीसँग बस्न सक्ने भए किन तिम्रो मायाको भिख माग्नु पर्थ्यो। म त साधै भरि तिमीलाई माया गर्ने मान्छे, म त तिम्रो साथ बिना जिउँदै मर्ने मान्छे। छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए किन तिम्रो मायाको भिख माग्नु पर्थ्यो। पुनः स्वागत छ तपाईँलाई कार्यक्रममा। खैकुन्नी, तपाईँको 45 मिनटको समय कत्तिको प्रभावकारी बनाउन सकेँ तपाईँसँग रहेर बोलिरहँदा। अब चाहिँ कार्यक्रमको अन्त अन्तमा आइपुगेका छौँ र म ढिला नगरी एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्न चाहन्छु। र आज एसएमएस अनलाइनमा जम्मा जम्मै 309 एसएमएस हामीलाई प्राप्त भए। एसएमएस पठाउने सबै सबैलाई धन्यवाद। र रिचार्ज कार्ड पाउने साथीको नाम म वाचन गर्दैछु। बधाई छ सर्वण राउत अर्घाचार अर्घाखाँचीको साथी, त्यसै गरी अर्को साथी हुनुहुन्छ सीता मरासिनी खिदिम अर्घाखाँचीको साथी। तपाईँ दुवैलाई बधाई। तपाईँले पाउनुभएको छ एनटिसीको साई ब्राबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गरेको छ डिबरनासु सेन्टर श्री राम अर्घा खाँसी सुनचाँदी पसल। र आज फोन सम्पर्कमा आएर साथी कृष्ण वाचन गर्ने तपाईँमध्ये उत्कृष्ट एकजनालाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौँ। र विजेता साथीले पाउनुहुने साइन्टिसी गुरु सही बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले, जुन सन्धि खर्कस ब्याङ्क रोडमा अवस्थित छ र त्यहाँबाट वाइफाई सेवा सुचारू भइरहेको छ। तपाईँ यदि इच्छुक महानुभावले वाइफाई जडान गर्नको लागि सम्पर्क गर्न सक्नुहुनेछ 9801061036, यदि तपाईँको वाइफाई नेटवर्कमा उमेश कनेक्सन भेटाउँछ भने, जहाँको प्रोभाइडर हुनुहुन्छ उमेश गैरी। जो हामी आजको कार्यक्रमको अन्त अन्तमा छौँ। यतिन्जेलसम्म कार्यक्रम सुनेर बस्नुभयो तपाईँलाई धेरै धन्यवाद। कसै कसरी पहिलोपटकको सुन्नुभएको कार्यक्रम तपाईँलाई विशेष आभार। त्यसै गरी फोन सम्पर्कमा आउनुहुने तपाईँ, फोन सम्पर्कमा आउन प्रयास गर्नुहुने तपाईँ, यो हप्ता पनि तपाईँको फोन लागेन, निराश नहुनुहोस्, अर्को हप्ता तपाईँको पारो। यसै गरी तपाईँसँग पनि साहित्यिक रचनाहरू छन् भने पठाउन सक्नुहुनेछ। हाम्रो ठेगाना हो कार्यक्रम नमेटिने याद, सामुदायिक रेडियो देउराली 101 MHz, मीडिया चोक सन्धि खर्क अर्घा खाँसी। त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/देउराली नमेटिने याद, र मेरो व्यक्तिगत पेज facebook.com/महेश भुषाल गजल सिङ्गर। र भोलि यो कार्यक्रम हामी फेसबुकमा पनि राख्नेछौँ, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै मेरो आफ्नै ब्लग www.भुषालमहेश.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी विभिन्न ब्लगहरू www.दीपसंसारएकै.blogspot.com, www.हाम्रोधरमपानी.blogspot.com र www.सालिक्रामएकै.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। आजदेखि एउटा ब्लगमा कार्यक्रम थपिएको छ, www.हाम्रोधरमपानी.blogspot.com पनि कार्यक्रम नमेटिने याद तपाईँले आजदेखि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। त्यसै गरी तपाईँ यो कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 MHz का सम्पूर्ण कर्मचारीहरूको फेसबुक पेजबाट पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। र तिन्जेलसम्म साथ दिनुहुने सबै सबैलाई धन्यवाद। सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने प्राविधिक साथी लक्ष्मण घिमिरेप्रति विशेष विशेष आभार प्रकट गर्दै प्रसिद्ध दार्शनिक जर्ज शाहको यो भनाइ छोड्दै म महेश विशाल पनि अर्को हप्तासम्मको लागि ओझेल भन्न चाहन्छु। प्रेम एउटा चुरुट हो जुन आगोबाट सुरु हुन्छ अनि धुवामा गएर अन्त्य हुन्छ। प्रसिद्ध दार्शनिक जर्ज शाहको यो भनाइसँगै जान्छु। जब कसैसँग प्यार गरियो लाग्थ्यो ठुलै रोगको उपचार गरियो, प्रेमको हत्या कहिल्यै हुँदैन भन्थे, आज आँखै अगाडि सिकार गरियो, आज आँखै अगाडि सिकार गरियो। हवस् जान्छु, नमस्कार। तिमले छोडी हिन्नु भन्दा पहिले किन मरिन म, तिमले छोडी हिन्नु भन्दा पहिले किन मरिन म, असली रूप चिन्नु भन्दा पहिले किन मरिन म, असली रूप चिन्नु भन्दा पहिले किन मरिन म, तिमले छोडी हिँड्नु